अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण शुभ साँझ। हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँसँग कुराकानी गर्नको लागि, तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले, अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ साँझ 7 बजे पछाडि, र मिठा मिठा लोकधोरी भाकाहरू तपाईँको माझमा राख्छौँ। तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ। आउनुहोला 0656 63 332 को बाटो आज पनि खुल्ला गरिसकेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलेको छ राजको, उहाँलाई स्वागत गर्छु। आउने तर्फमा हुनुहुन्छ, आइसक्नु भएको थियो भन्नुभएको थियो तर आउँदै हुनुहुँदो रहेछ, झुटो चाहिँ नबोल्नु चाहिँ राज्य। फेरि अर्पण शुभ साँझको व्यवसायमा आज पनि मैले तपाईँलाई नै मनपर्ने खालका लोकधोरी भाकाहरू लिएर आएको छु। हुन त आज शनिबारको दिन तपाईँ फुर्सदिलो हुनुहुन्थ्यो, यति बेला हामीलाई सुनिराख्नु भएको छ होला, अहिले घरमै हुनुहुन्छ होला, खाना खाने तयारीमा हुनुहुन्छ, खाना खाँदै हुनुहुन्छ, जस्तो अवस्थामा भए पनि यति बेला अर्पण शुभ साँझको व्यवसाय चाहिँ सुनिराख्नु भएको छ, यो विश्वास लिइराखेका छौँ। र कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कुम्रोजबाट सुनिता है, के छ हाल खबर सुनिताको? ठिक छ हजुरको? मेरो पनि ठिक छ। अनि खाना खानु भयो कि छैन? मैले पनि छैन, एकैछिन पछि। अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? धन्यवाद। हुन्छ अहिले भने छुट है। नमस्कार, सुनिता हुनुहुन्थ्यो यति बेला कुम्रोजबाट आउनु भएको थियो, र अर्पण शुभ साँझको बसाई हो, तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोस्। 0556 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ, र तपाईँलाई मनपर्ने खालका लोकधोरी भाकाहरू मैले आज लिएर आएको छु। जे होस् नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका हरेक खालका भाकाहरूलाई हामी अर्पण शुभ साँझको व्यवसायमा रहेर तपाईँको लागि प्रस्तुत गर्ने गर्छौँ। र तपाईँ पनि यो साँझको बेला एकैछिन भए पनि हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला। कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट है, हाम्रो सरुजी। के छ हाल खबर सरुको? ठिकै छ, हजुर। ओहो, कहाँबाट देख्नु भयो मलाई? म भित्र थिएँ त, कसरी देख्नु भयो त? हजुर, एहे हो है, बोलाउनु भएको त थिएन त फेरि। होइन, बोलाउनु भएन भनेको कि? तपाईँले बोलाउनु भएन नि त, मैले त देखिनँ होइन। हो ल, ठिकै छ, फेरि फेरि आउँदा चाहिँ बोलाउन नबिर्सिनुहोस् है। अनि के छ, खाना खाइसक्नु भयो कि छैन? भने पछाडि अब खाने बिस्तारै बिस्तारै। अनि सरोजी, अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ? धन्यवाद। हुन्छ सरुजी, अहिले भने छुटाउ नमस्कार। सरु आउनु भएको थियो यति बेला पदमपुरबाट, र अर्पण शुभ साँझको व्यवसाय हो, व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्दै गर्नुहोस्। 0956 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ, र यति बेला पनि अर्पण शुभ साँझको व्यवसायमा एउटा भाका तपाईँको लागि राख्छु यहाँनिर, त्यस पछाडि फेरि आउँछु। छलगर्छ भन्छन् अँधेरीमा, त्यही भएर ख्याल गर्नुहोला, अँध्यारोमा चाहिँ तपाईँ नहिँड्नुहोला। अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामीसँगै रम्न चाहनुहुन्छ, यिनै भाकाहरूसँगै रमाउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0656-63-332 यो बाटो तपाईँको लागि खुल्ला छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? चितवनबाट मर्कुस बोल्दैछु। के भन्नु पर्यो? चितवनबाट मर्कुस बोल्दैछु। चितवनबाट भन्नुभयो? हजुर। के भन्नुभयो रे नाम? मर्कुस। मर्कुस हजुर। अनि के गर्नुहुन्छ तपाईँ? फोन गर्नु भएको लागिहाल्यो है। कस सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? मकनपुरमा जाने ठुलकुकुलाई। हुन्छ, अहिले भने छुटौँ है। नमस्कार। नमस्कार। अर्पण शुभ साँझको व्यवसायमा हुनुहुन्छ तपाईँ र तपाईँको माझमा मिठा मिठा भाकाहरू पनि प्रस्तुत गरिराखेको छु र अझै पनि छ भाकाहरू तपाईँको माझमा प्रस्तुत गर्नको लागि। तपाईँ आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ। 0656-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? हजुर, कोराकबाट कमला चेपाङ। अनि के छ कमलाजी हाल खबर तपाईँको कोराकतिरको? खानपिन भयो? मेरो त भएको छैन, अब कार्यक्रम सकिए पछाडि। अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ तपाईँ? धन्यवाद। हजुर, हुन्छ, अहिले भने छुटौँ है। नमस्कार, अर्पण शुभ साँझको व्यवसायमा छौँ हामी र मिठा मिठा लुकधरी भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ। यति बेला फेरि पनि अर्पण शुभ साँझको व्यवसायमा तपाईँकै लागि अर्को एउटा भाकालाई अगाडि जोड्छु, त्यस पछाडि फेरि आउँछु। फोन गर्दै गर्नुहोला। पालुलाई जाला वर्षा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ तिमलाई सम्झी धड्किने दिल छ तिमी बिना सास धन्नै मुस्किल छ पालुलाई जाला चढाउ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ लाई जल चढाउ है भर्खरै बजारमा भुत्रिएको भागा तपाईँले सुनिसक्नु भएको सर्वण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भने पनि हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ दिनभरिको थकालाई अलिकति टाढा राख्न चाहनुहुन्छ भुल्न चाहनुहुन्छ भनेदेखि फोन गर्नु 0705 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला आएको साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर दिदी नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म मोरेलीबाट अमेश लामा मनहरीबाट के भन्नु पर्यो अमेश लामा अमेश लामा हजुर अनि के गर्नुहुन्छ अमेशजीले हजुर यतिकै बसी बस्छु हजुर यतिकै बसी बसाइ छ हजुर खाना खानु भयो त भइसक्यो अब बस्ने भाका मार्फत कसरी सम्झिनुहुन्छ अर्पण शुभ साँझबाट धन्यवाद अनि कन्ट्रोल रुम दादालाई हजुर अनि मेरो घर परिवारलाई अनि मेरो साथीहरू श्रेणी अनि कविता अनि भाइ आकाश अनि त्यहाँबाट मलाई अमेश भन्ने चिनेको सम्पूर्णको लागि हुन्छ अहिले भने छुटौ नमस्कार नमस्कार अर्पण शुभ साहसको व्यवसायमा छौँ हामी र मिठा मिठा लोकधोरी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यिनी भाकाहरू तपाईँको माझमा राख्दा राख्दै तपाईँसँग कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको हामी लगभग अन्तमा पनि आइसकेका छौँ र अब भने कार्यक्रमबाट सुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साहसको व्यवसायलाई सुनेर बसिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ र फोन गर्नुहुने फोन प्रयास गर्नुहुने तपाईँप्रति आभारी छु यतिन्जेलसम्म विश्वको जुनसुकै कुनामा रहेर www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार शुभ सन्ध्या